नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमितरा छातीमा हाम्रो नेपाली रगत छत्तीस वर्ण चार जातको फुलबारी नेपाल डाँफेर मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नुहोला साताको शुक्रबार रात्रिकालीन प्रहरमा बीबीसीको समाचार पछाडि मायै मायाको जिन्दगीमा सहर हुनुपर्छ खुसीसँग बाँच्ने सबैको रहर हुनुपर्छ मायै मायाको जिन्दगीमा सहर हुनुपर्छ खुसीसँग बाँच्ने सबैको रहर हुनुपर्छ धेरै ठक्कर खाए पनि हाँस्नुपर्छ धेरै धेरै ठक्कर खाए पनि हाँस्नुपर्छ धेरै मनसँग मन साट्ने बहर हुनुपर्छ मायै मायाको जिन्दगानीमा सहर हुनुपर्छ नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा सदा जस्तै आज पनि रेडियो देवदा 106.6 MHz यो ध्वनि तरङ्ग मार्फत कार्यक्रम मुक्तक सरोवर लिएर आवाजबाट म उपस्थित भइसकेको छु युवराज लामिछाने प्रदीप भने प्रावधि तर्फबाट मिठो साथ रहेको छ आज पनि मुकेशको। आजको श्रृङ्खलामा पनि हामीले सदा जस्तै तपाईँहरूले नै माया गरी पठाउनु भएका मुक्तकलाई वाचन गर्छौँ, त्यस्तै गरी तपाईँहरूकै आवाजलाई समेट्छौँ। त्यसैले 071-577-735 डायल गरेर आफ्ना मुक्तकहरू लिएर पनि आउँदै गर्नुहोला र तपाईँहरूले पठाउनुभएका मुक्तकलाई म कार्यक्रममा वाचन गर्नेछु। र आजको कार्यक्रमको शुरूआतमा मैले मुक्तक वाचन गरिसकेको छु, मायै मायाको जिन्दगीमा सहर हुनुपर्छ, खुसीसँग बाँच्ने सबैको रहर हुनुपर्छ। हार्दिक आभार व्यक्त गर्न चाहन्छु पर्वत भण्डारीले हामीलाई काठमाडौँबाट यो मुक्तक पठाउनु भएको थियो। र अबको क्रममा तपाईँहरूकै मुक्तक राख्न चाहन्छु, तपाईँले प्रयास गर्दै गर्नुहोला 071-577-735। कुमार बुढाथोकीले हामीलाई बालाजु काठमाडौँबाट मुक्तक लेखि पठाउनु भएको छ। आमाले भन्दा मानेको भए परदेशको दुःख जानेको भए, आमाले भन्दा मानेको भए परदेशको दुःख जानेको भए, के थिएन र आफ्नै माटोमा, हो के थिएन र आफ्नै माटोमा त्यसलाई स्वर्ग ठानेको भए, आमाले भनेको मानेको भए परदेशको दुःख जानेको भए। धन्यवाद दिन चाहे, आमाले भनेको भए मानेको भए भन्दै हुनुहुन्थ्यो। आमाले बिन्ती त गर्नुभएको थियो नेपाली माटोमै केही गर्नुपर्छ है छोरा भनेर, तर मानिन, यस्तै यस्तै थिए कुराहरू। धन्यवाद दिन चाहे कुमारजीलाई। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, इलामेली तारा गरुवाला तारा प्रसाद अधिकारी दानवारा गरुवा इलामबाट हामीलाई मुक्तक लेखी पठाउनु भएको छ। अबको क्रममा राख्न चाहन्छु तपाईँहरूमा आज, अविकसित रह्यो गाउँ युवा छैनन् यहाँ, अविकसित रह्यो गाउँ युवा छैनन् यहाँ, पराईको भयो गाउँ युवा छैनन् यहाँ, कुर्सी मुखे हुँदा नेता हाम्रै देशको आस्था, कुर्सी मुखे हुँदा नेता हाम्रै देशको आस्था, कलङ्कित छ यो गाउँ युवा छैनन् यहाँ, अविकसित रह्यो गाउँ युवा छैनन् यहाँ। सम्पूर्ण युवाहरू जति रोजगारको खोजीमा परदेशी भूमिमा गएका कुराहरूलाई मुक्तकमा लेखेर पठाउनु भएको थियो इलामेली तारावालाजीले, हृदयबाट आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी अर्को मुक्तक लिन चाहन्छु, यहाँनिर हामीलाई लेखी पठाउनु भएको छ संगम घरतीले तनहुँबाट, देशका लागि लडे भने देशद्रोही भन्लान् आलो घाउ पुज्दै कोही मालिक भन्लान्, देशका लागि लडे भने देशद्रोही भन्लान् आलो रगत पुज्दै कोही माली भन्लान्, प्रगतिको पथहरूमा उचाइ लिन थाल्दा यहाँ, प्रगतिको पथहरूमा उचाइ लिन थाल्दा यहाँ, पासो थाप्नु पर्छ भन्दै कोही खाडल खन्लान्, देशका लागि लडे भने देशद्रोही भन्लान्। धन्यवाद दिन चाहे संगम घरतीजीलाई। यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ। हजुर नमस्कार। हजुर दादा नमस्ते। नमस्कार हजुर, कहाँबाट बोल्नु भयो? म काठमाडौँदेखि भवानी हुमा गाई। भवानी हुमा गाई, भवानीजी आराम हुनुहुन्छ? हजुर एकदमै आराम हुनुहुन्छ। एकदम हामीहरू पनि ठिकै छौँ। के गर्दै हुनुहुन्छ भवानीजी? अहिले त बसिरहेको दादा। खानपिन भयो भनेपछि है? भइसक्यो। हुन्छ त्यसो भने भवानीजीको मुक्तक सुनौ अब चाहिँ। उसले धोका दिँदा साँच्चै दिल दुखेर आयो, गल्झिएछ फेरि आज दिल दुखेर आयो, सम्झनामा निष्ठुरीको धेरै रोएर हो कि, उसले धोका दिँदा साँच्चै दिल दुखेर आयो, गल्झिएछ फेरि आज दिल दुखेर आयो, सम्झनामा निष्ठुरीको धेरै रोएर हो कि, सायद आज आँखा काई दिल दुखेर आयो। वाह वाह वाह, त्यो दिल कहिल्यै पनि नदुखोस् यही कामना गर्न चाहे भवानीजीलाई है। अवश्य पनि मुक्तकमै सीमित रहोस् है, कल्पना हो साहित्य, हुन त वास्तविकतालाई झल्काउँछ झल्काउनलाई है। खुसी लाग्यो भवानीजी, शुभरात्रि शुभ सपनीको साथ बिदा गर्न चाहन्छु अब भने नमस्कार। भवानी होमागाई आउनुभयो काठमाडौँबाट मुक्तक वाचन गरेर गइसक्नु भएको छ। अबको पालो तपाईँको, जीएम दिपु दिपेन्द्रले हामीलाई मुक्तक लेखी पठाउनु भएको छ खोला गाउँ 5 रुकुमबाट। पहिले भन्दा धेरै तिमी बदलिएछौ, पहिले भन्दा धेरै तिमी बदलिएछौ, पढाइसँग लागेरै तिमी बदलिएछौ, आफ्नो ठानेर पनि अब के गर्नु। पहिले भन्दा धेरै तिमी बदलिएछौ, पढाइसँग लागेर तिमी बदलिएछौ, आफ्नो ठानेर पनि अब के गर्नु। मेरो माया मारेर तिमी बदलिएछौ, पहिले भन्दा धेरै तिमी बदलिएछौ। फोन सम्पर्कमा पुनः एकजना साथी हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नुभयो? शुभनाम हर्षबहादुर आले। हर्षबहादुर आले, आराम हुनुहुन्छ हर्षबहादुर जी? के गर्दै हुनुहुन्छ यति बेला? कहाँ पुर्याउनु भयो आफ्नो पढाइलाई? एघारमा अध्ययनरत हुनुहुन्छ है। हुन्छ, त्यसो भने मुक्तक लिएर आउनु भएको छ, सुरु गर्नुहोस्। दाई हजुर, अब थोरै हो के अरे, अब पहिलो पटक हो, के हुन्छ अब भयो भने भयो, भएन भने यसो सिकाइदिनुहोस्। अवश्य अवश्य पनि सुरु गर्नुहोस्। ल सुरु गर्छु है त। अवश्य। अनायासै तिम्रो याद आउने किन हो, अनायासै तिम्रो याद आउने किन हो, दिन अनि रातमा पनि सताउने किन हो, दिन अनि रातमा पनि सताउने किन हो। कलेजमै देख्छु अनि भेट्छु दिने नै, कलेजमै देख्छु अनि भेट्छु दिने नै, तर पनि सम्झनाले ज्ञान गलाउने किन हो, सम्झनाले ज्ञान गलाउने किन हो। हस्तबहादुरजी, राम्रो प्रयास रहेको छ तपाईँको, सुरुवातमै राम्रो छ, अझै प्रयास गर्नुहोला, निखार त ल्याउनु होला, जति कलम चलाउनुहुन्छ त्यति नै तपाईँमा निखार त बढ्छ है। यसैले पनि लेखाइको कलमलाई चाहिँ अगाडि बढाउनु होला, मुक्तक लेखनमा अथवा नेपाली साहित्यको हरेक विधामा। अनि यो चाहिँ मुक्तक बने त मुक्तक बनेको छ, लगभग लगभग तपाईँको मुक्तक छ, चारवटा पंक्ति हुन्छ मुक्तकमा, अर्थात चार लाइन, जसमा चाहिँ दुईवटा लाइनमा, पहिलो दुईवटा लाइनमा अन्त्य अनुप्रास मिलेको हुनुपर्छ, जस्तै खाएको लाएको है, अनि तेस्रो लाइनले चाहिँ कुनै पनि विषयवस्तुलाई उठान गर्छ, अनि चौथो लाइनमा फेरि अन्त्य अनुप्रासलाई मिलाएर त्यो पछार्ने काम गर्छ मुक्तको चौथो लाइनले। अवश्य सुन्दै गर्नुहोला, मुक्तकहरू सुन्नुहोला, त्यसपछि चाहिँ तपाईँ आफै लेख्नुहुन्छ है। अवश्य पनि खुसी लाग्यो हस्तबहादुरजी, तपाईँको कलम कहिल्यै नरोकियोस् भन्न चाहन्छु, र अहिलेलाई शुभरात्री शुभ सपनीको साथ बिदा गर्न चाहन्छु। नमस्कार। हस्तबहादुर आले आउनुभएको थियो केराउनीबाट। मुक्तक मन पराउँछु दाजु, तर लेख्ने प्रयास गरेको छु, कस्तो भयो भन्दै हुनुहुन्थ्यो। अवश्य पनि प्रयास गर्नुहोला, प्रयास नै यही तपाईँहरूको लागि सफलता बन्नेछ, प्रयास गर्नुभयो भने तपाईँको हातमा सफलता अवश्य पनि आउनेछ भन्न चाहे। यति बेला पुनः फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ, हेरो कहाँबाट को हुनुहुन्छ, मुक्तको साथमा आउनु भएको छ। हजुर नमस्कार। तिम्रै नाम जपिराको सास्तो बाँकी छ, लास्तो बानी भेट्छौ कि त आस्तो बाँकी छ। धेरै कुरा भएकान्छु हाँस्तो मजाक तिमीसँग, कुरा भएकान्छु हाँस्तो मजाक तिमीसँग, भन्नै पर्ने मनको कुरा खास त बाँकी छ। हजुर वाह वाह वाह वाह, भन्नै पर्ने मनको कुरा खास चाहिँ बाँकी छ है। हजुर हजुर। अवश्य पनि, कहाँबाट को आउनुभयो खास कुराहरू लिएर? सन्ध्या, कहाँबाट आउनुभयो? सन्ध्या भवानीपुरबाट है। सन्ध्याजी आराम हुनुहुन्छ? एकदम। हामीहरू पनि ठिकै छौँ। के गर्दै अहिले सन्ध्याले? के गर्दै हो सन्ध्याले? के गर्नु, सुन न, हाम्रोतिर त चोर लागेको छ, हो र। अवश्य पनि गाउँलेहरू मिलेर गस्ती गर्नुहोला रातको समयमा है, हुन त चाडबाड नजिकिएको छ, यसैले पनि चोरी डकैतीहरू बढिरहेका छन् ठाउँ ठाउँमा। अवश्य पनि सन्ध्याजी, हुन्छ अब सुनौ तपाईँको आवाजबाट अर्को मुक्तक। हजुर हजुर, अर्को मुक्तक सुनाउनुहोस्। अवश्य पनि, पीडा के हो धोका पाउनेलाई थाहा हुन्छ, एक हो माया लाउनेलाई थाहा हुन्छ, पीडा के हो धोका पाउनेलाई थाहा हुन्छ, माया लाउनेलाई थाहा हुन्छ, सबैलाई तिम्रै हो भन्ने बानी उसको त, सबैलाई तिम्रै हो भन्ने बानी उसको त, एउटा मान्छे मात्र दिलमा सजाउनेलाई थाहा हुन्छ। हजुर, एउटा मात्र मान्छे मनमा चाहिँ जसले सजाउँछ उसैलाई मात्र सबै कुराहरू थाहा हुन्छ है। अवश्य पनि, एकदम मुक्तकले यही भन्दै थियो, खुसी लाग्यो सन्ध्याजी, शुभरात्री शुभ सपनी। हजुर नमस्ते। नमस्कार। सन्ध्या आउनुभएको थियो भवानीपुरबाट. आफ्ना मुक्तकका पङ्क्तिहरू राखेर गइसक्नु भएको छ. आउनु सबको पालो तपाईँको शून्य 71577735 बाटो भएर. त्यतिन्जेल एउटा मुक्तक राख्छु तपाईँ सम्पूर्णको लागि. रविन चापागाई शर्मा हुनुहुन्छ सरदार उपनामले जहदा र हाल नवलपरासीबाट. मेरो बारे दुनियाँलाई भेट्ने भेटेर नै कुरा गर्छ. मेरो बारे दुनियाँलाई भेटेर नै कुरा गर्छ. पापिनीले मेरो घाँटी रेटेर नै कुरा गर्छ. दोष सबै मेरो देखाइ आफू चाहिँ चोखो बन्दै. दोष सबै मेरो देखाइ आफू चाहिँ चोखो बन्दै. भयभरको सबै प्रमाण मेटेर नै कुरा गर्छ. मेरो बारे दुनियाँलाई भेटेर नै कुरा गर्छ. रविन्द्रजीलाई आभार व्यक्त गर्न चाहे. यति बेला फोन सम्पर्कमा साथी आइसक्नु भएको छ. हेरौ कहाँबाट को हुन्छ? हजुर नमस्कार. हजुर नमस्कार. नमस्कार हजुर, कहाँबाट को हुनुहुन्छ? चिन्नु होला नि त. सरोज चौलागाई सर्लाहीबाट. हजुर हजुर सर. सरोज जी आराम हुनुहुन्छ? एकदम सर, बिन्दास छु. एकदम. के गर्दै हुनुहुन्छ? यस्तै हो, काम त्यही हो होइन? हजुर काम त्यही हो है, बसा बस्छ. मुक्तकमा कलम चलेकै छ है. मुक्त गजलहरू अस्ति अब सुनाउने भनेको त्यो लाइनै भएन. अवश्य गजल पनि सुनाउनु सुनाउने अब विचार गरिरहेको छु. आज होइन होइन, गजल गजल गजल गुन्जन भाइ. हजुर हजुर अवश्य पनि. अनि के छ, चाडबाडको चाहिँ लस्कर बढेको छ, दसैँको माहौल चाहिँ सल्केको होला त्यता पनि है? भन्नु एकदमै छ भन्नु पर्यो. अब यतातिर भिडभाड बढी नै रहेछ बजारतिर, हाम्रो यतातिर बजार यी छ होइन नजिक चल्छ. हुन्छ त्यसो भने सरोजी मुक्तक सुनौ है त. यो मुक्त चाहिँ अलिकति मैले मेहनत गरेर बनाएँ, किनभने यहाँ डबल काफिया मैले प्रयोग गरेको छु होइन. हजुर हजुर. अनि अलि यस्तो छ. गाउँ गाउँमा लगाउँछौ रे नारा सुन्दैछु नि. गाउँ गाउँमा लगाउँछौ रे नारा सुन्दैछु नि. अब त जुटाउँछौ रे सर्वहारा सुन्दैछु. गाउँ गाउँमा लगाउँछौ रे नारा सुन्दैछु नि. अब त जुटाउँछौ रे सर्वहारा सुन्दैछु नि. राजधानीमा घर बनाएको होइन र नेताजी. राजधानीमा घर बनाएको होइन र नेताजी. फेरि उठाउँछौ रे जनता सारा सुन्दैछु नि. गाउँ गाउँमा लगाउँछौ रे नारा सुन्दैछु नि. अब त जुटाउँछौ रे सर्वहारा सुन्दैछु नि. हजुर पक्का पनि मङ्सिर 4 गतेको लागि तयारी गर्दै होला नेताजीहरूले है. अवश्य पनि सबैजना त भइसक्यो, फेरि अब जन त के उठाउने भनेर यसो हाल्दै के. अवश्य पनि खुसी लाग्यो सरोजी. अनि चुनावको माहौल को लागि तपाईँले मुक्तकले तताइदिनु भयो है. हजुर अवश्य पनि कलम चलाइराख्नु होला सरोजी. अहिलेलाई भने शुभरात्रि, शुभ सपनीको साथ बिदा गर्छु. नमस्कार. नमस्कार. सरोज चौलागाई आउनु भएको थियो सर्लाहीबाट, गइसक्नु भएको छ बिदा मागेर. आउनुहोस् अबको पालो तपाईँको 71577735 बाटो भएर. आउँदा गज मुक्तकको साथमा आउनुहोला. यहाँनिर अर्को मुक्तक राख्न चाहन्छु. निरज सापकोटाले हामीलाई लालबन्दी सर्लाहीबाट मुक्तक लेखेर पठाउनु भएको छ. अरूलाई पीडा दिई हाँस्नेकै जमाना छ. हो अरूलाई पीडा दिई हाँस्नेकै जमाना छ. रुवाई कसैलाई बाँच्नेकै जमाना छ. विवश बनाई कसैलाई कसैले, विवश बनाई कसैलाई कसैले. वियोगका गीतहरूमा नाच्नेकै जमाना छ. अरूलाई पीडा दिई हाँस्नेकै जमाना छ. यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ. हेरौँ कहाँबाट को हुनुहुन्छ. हजुर नमस्कार. चोखु माया यो प्रीत नजरमा डुब्दैछ. चोखु मायामा यो प्रीत नजरमा डुब्दैछ. सधैँ प्यासी बालुवा बगरमा डुब्दैछ. घाम पानी जस्तो सृष्टि नै जीवन. घामपानी जस्तो सृष्टि नै जीवन. यो मदिरामा आज जवानी तलतलले अधरमा डुब्दैछ. दाजु नमस्ते. नमस्कार. पक्का पनि यो पनि चिनेकै आवाज हो. हजुर हजुर. समीर पौडेल पोखराबाट. हजुर समीरजी आराम हुनुहुन्छ? हजुर आरामै. अनि तपाईँ? एकदम हामीहरू पनि आरामै छौँ. के गर्दै हुनुहुन्छ यति बेला? हजुर बस्दै भन्नुभयो. बस्दै हुनुहुन्छ है? हजुर. के छ पोखरातिरको माहौल? हजुर रमाइलै छ. रमाइलै छ है? हजुर. हुन्छ त्यसो भने मुक्तकले अझ रमाइलो थप्नेछ. सरकार चलाउने विदेशी चाबी हुनै हुन्न. सरकार चलाउने विदेशी चाबी हुनै हुन्न. नेपाल हाम्रै हो कसैको दाबी हुनै हुन्न. गर्व गरौँ हामी हाम्रो, गर्व गरौँ हामी हाम्रो. राष्ट्र आफै बनाउनु पर्छ. प्राण प्यारो छ यसमा खराबी हुनै हुन्न. हजुर प्राण प्यारो छ है सबैको ढुकढुकी हो. हजुर हजुर खुसी लाग्यो समीरजी. अब भने छुटौँ है. शुभरात्रि शुभ सपनी। समीर पौडेल हुनुहुन्थ्यो पोखराबाट, गइसक्नु भएको छ तपाईँ हामी माझबाट। अर्को मुक्तक राख्छु, बालकृष्ण भट्टराईले हामीलाई स्याङ्जा पिडी खोला नौबाट र हाल दुबईबाट मुक्तक लेखि पठाउनु भएको छ, राख्न चाहन्छु अबको क्रममा तपाईँहरू माझ। भइगो म टाढै हुन्छु तिम्रो मन दुख्छ भने, मैले गर्दा समाजमा तिम्रो शिर झुक्छ भने। भइगो म टाढै हुन्छु तिम्रो मन दुख्छ भने, मैले गर्दा समाजमा तिम्रो शिर झुक्छ भने। मेरै घाँटी रेट बरु हाँसी हाँसी सही दिन्छु, मेरै घाँटी रेट बरु हाँसी हाँसी सही दिन्छु। मेरो कारण समाजले तिमीलाई थुक्छ भने, भइगो म टाढै हुन्छु तिम्रो मन दुख्छ भने। बालकृष्ण भट्टराईजीको मुक्तक राखे। यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ रे, मुकेशले भन्दै हुनुहुन्छ, हेरौ कहाँबाट को हुनुहुन्छ? नमस्कार। प्रेम पत्र कचा कुचुक पन्ना बिगार्यौ, प्रेम पत्र कचा कुचुक पन्ना बिगार्यौ, कसैसँग रङ्गिन रात पन्ना बिगार्यौ। हजुर हजुर नमस्कार। नमस्कार मित्र, यो पनि चिनेकै आवाज हो। हजुर हजुर सुरजजी। हजुर भन्नु, आराम हुनुहुन्छ? बाँचेकै छु सर। कता हुनुहुन्छ? हेटौडा। नेपालको प्रत्येक कुना कुनाबाट सम्झिनुहुन्छ, कहिले काठमाडौँ, कहिले कहाँ, कहिले कहाँ है। यस्तो मुटु निस्किसकेपछि नि धड्कन धड्किन्छ भनेर भन्छ नि, एक मिनट कति 40 सेकेन्डसम्म। मैले त्यही भन्छु सायद रेडियो दाजुलाई। अवश्य पनि। हेटौडा के को लागि हुनुहुन्छ यति बेला? हेटौडा अहिले फरेस्ट्री एक्जाम दिन लाग्यो, यस्तो इन्ट्रान्स एक्जाम। कहिले छ? भोलि छ सर। अवश्य पनि तपाईँको हातमा सफलता मिलोस् यही कामना गर्न चाहे। हुन्छ सुरजजी, मुक्तक सुनौ अब। ल है सर। ल अवश्य। प्यास बुझाउन प्रयोग पानी बनी छौरे, रङ्गमञ्चको एक कहानी बनी छौरे। प्यासको लागि तन्ना अनि इज्जत बिगार्छौ, प्यासको लागि तन्ना अनि इज्जत बिगार्छौ। सुखको भूमिमा पुर्याउने राहदानी बनी छौरे, प्यास बुझाउन प्रयोग पानी बनी छौरे, रङ्गमञ्चको एक कहानी बनी छौरे। वाह वाह वाह, रङ्गमञ्चको एक कहानी भनी छोरे। हजुर सर, समाजले दुनियाँ नामहरू दिइसकेपछि। अवश्य। हजुर, तिमी त्यसरी बिक्नु हुने थिएन है? हजुर, बिक्न भन्दा पनि अब दुनियाँसँग रात र बात साधिसकेपछि त्यो मान्छेलाई के भन्नु सर? अवश्य, भन्नु मिल्ला, त्यस्तो नहोस् है, मुक्तकमा मात्र सीमित रहोस् सुरजजी, यही कामना गर्दै अहिलेलाई शुभरात्रि शुभ सपनीको कामना गर्दै बिदा गर्छु। नमस्कार। सुरज छेत्री आउनुभयो हेटौँडाबाट, आफ्नो मुक्तकका पङ्क्तिहरू राखेर गइसक्नु भएको छ। त्यस्तै गरी अर्को मुक्तक राख्छु अबको क्रममा। आचार्य प्रभा हुनुहुन्छ कोलोराडो अमेरिकाबाट हामीलाई पठाउनु भएको छ, अमेरिकाबाट हामीलाई चाहिँ यो मुक्तक पठाउनु भएको छ, राख्न चाहन्छु अबको क्रममा। असहजसँग दुख्छ जीवन सङ्घर्षको भासमा पर्दा, नमिठो गरी कुडिन्छ मन पराईको आसमा पर्दा, असहायसँग दुख्छ जीवन सङ्घर्षको भासमा पर्दा। जीवन भन्नु यही त रहेछ सङ्घर्ष आशा निराशा, जीवन भन्नु यही त रहेछ सङ्घर्ष आशा निराशा। अचेतन भई ढल्छ शरीर, अचेतन भई ढल्छ शरीर, नैराश्यको त्रासमा पर्दा, असहायसँग दुख्छ जीवन सङ्घर्षको भासमा पर्दा, नमिठो गरी कुणिन्छ मन पराईको आसमा पर्दा। पर्वाजीलाई धन्यवाद दिन चाहन्छु। यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ अनि मुक्तक सुनौ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु भयो? सम्झना पुन, रुद्रपुरबाट। सम्झनाजी आराम हुनुहुन्छ? एकदम, हामीहरू पनि आराम छौँ। के गर्दै हुनुहुन्छ? खानपिन भयो है? अनि सम्झनाजीहरू सुनाउनुहोस् नयाँ नौलो खबर। नयाँ नयाँ त केही छैन, ठिकै छ। दसैँको माहौल सुरु भइसकेको छ होला है? हजुर। हुन्छ त्यसो भने मुक्तक सुनौ अब। हुन्छ है त। जिन्दगीमा माया गर्न सिकाउने नितिमे, जिन्दगीमा माया गर्न सिकाउने नितिमे, हृदयमा खुसी छर्न सिकाउने नितिमे। कहिले त यस्तो जलन पीडा दिन्छौ किन, कहिले त यस्तो जलन पीडा दिन्छौ किन, नयनभरि आँसु भर्न सिकाउने नितिमे, जिन्दगीमा माया गर्न सिकाउने नितिमे। हजुर, जिन्दगीमा माया गर्न सिकाउने नितिमे है, सबै कुरा सिकाउने मान्छे उहाँ नै भन्दै हुनुहुन्थ्यो मुक्तकले है। खुशी लाग्यो सम्झना जी, रुद्रपुरतिर सबै आरामै हुनुहुन्छ होला है? हुन्छ, शुभरात्री शुभ सपनीको साथ बिदा गर्न चाहन्छु, सम्झँदै गर्नु होला। भर्खर हुनुहुन्थ्यो सम्झना पुन रुद्रपुरबाट। आउनु सबको पालो तपाईँको 0175777335 एकजना साथीको मुक्तक राख्छु। स्याङ्जाकै मित्र हुनुहुन्छ अनुरागी विनोद पगवादी दुई स्याङ्जा हाल प्रदेशबाट भनेर मुक्तक लेख्नु भएको छ, म राख्छु अबको क्रममा। खरानी किन घच्छौ जलाएर आफ्नै घर, चौतारी किन चढ्छौ ढलाएर पिपल भर। खरानी किन घस्छौ जलाएर आफ्नै घर, चौतारी किन चिन्छौ ढलाएर पिपल भर। अर्ती दिन्छौ अरूलाई निडर बन्नुपर्छ भन्दै। खरानी किन घस्छौ जलाएर आफ्नो घर, चौतारी किन चिन्छौ ढलाएर पिपल भर। अर्ती दिन्छौ अरूलाई निडर बन्नुपर्छ भन्दै। उपदेश किन दिन्छौ पलाएर मनमा डर, उपदेश किन दिन्छौ पलाएर मनमा डर। वाह, धन्यवाद दिन चाहे। त्यस्तै गरी फोन सम्पर्कमा कोही साथी हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्नु भयो? सीता पौडेल। सीताजी आराम हुनुहुन्छ? एकदम, हामीहरू पनि ठिकै छौँ। कता हुनुहुन्छ अहिले? रामनगर बडेरामै हुनुहुन्छ है? के छ नयाँ नौलो बडेरातिरको खबर? सबै रमाइलै छ है? हुन्छ त्यसो भने मुक्तक सुन। अवश्य बुझ्नु पर्छ हामी सबको शिरमाथि नेपालामा, बुझ्नु पर्छ हामी सबको शिरमाथि नेपालामा, बिग्रियो त्यसैले त शिरमाथि नेपालामा, बुझ्नु पर्छ हामी सबको शिरमाथि नेपालामा। सुख अनि शान्ति चाहिँ तर पाउन सकिनन्, सुख अनि शान्ति चाहिँ तर पाउन सकिनन्, आज रुदै अन्तरा भिरमाथि नेपालामा, बिग्रियो त्यसैले त शिरमाथि नेपालामा, बुझ्नु पर्छ हामी सबको शिरमाथि नेपालामा, आधार हुँदै चाहिँ भिरमाथि नेपालामा है। सीताजी आउनु भएको थियो बडेराबाट, निकै खुसी लाग्यो सीताजी, बिचमा हराउनु भएको थियो, किन होला माया मारेको? बिजी भएर हो। कहिले काहीँ सम्झिँदै गर्नु होला सीताजी। यसलाई शुभरात्रि शुभ सपनीको साथ दिँदा गर्न चाहन्छु, नमस्कार। सीता पौडेल आउनुभएको थियो रामनगर बडेराबाट, धन्यवाद दिन चाहे। र मित्रहरू अब फोन डायल नगर्नु होला, तपाईँहरूका केही मुक्तक छन् यसैले मुक्तक वाचन गर्नुपर्ने हुन्छ। आजको लागि फोन लिँदैनौ हामीहरू। यहाँनिर हामीलाई लेख्नु भएको छ भोला शर्माले, निकै रमाइलो मुक्तक लेखि पठाउनु भएको छ। अब नाम होइन नाम सोरे जमानै रिमिक्स भन्छन्, अब नाम होइन नाम सोरे जमानै रिमिक्सको भन्छन्, गर्ने काम होइन काम सोरे जमानै रिमिक्सको भन्छन्। मन्दिर पुगी शिव शिव राम राम जप्ने भक्त सुन, मन्दिर पुगी शिव शिव राम राम जप्ने भक्त सुन, जप्ने राम होइन राम सोरे जमानै रिमिक्सको भन्छन्, अब नाम होइन नाम सोरे जमानै रिमिक्सको भन्छन्। धन्यवाद दिन चाहे भोला शर्माजीलाई। त्यस्तै गरी अर्को मुक्तक राख्छु, सुजन धामी हुनुहुन्छ चुहा कैलेलीबाट, हामीलाई मुक्तक लेखी पठाउनु भएको छ। उज्यालोको जरुरत जसलाई हुन्छ, उज्यालोको जरुरत जसलाई हुन्छ, अँध्यारोदेखि नफरत जसलाई हुन्छ, ती जम्मै मेरा आफ्ना मान्छे हुन्, हो ती जम्मै मेरा आफ्ना मान्छे हुन्, मेरो मृत्युले राहत जसलाई हुन्छ, उज्यालोको जरुरत जसलाई हुन्छ, अँध्यारोदेखि नफरत जसलाई हुन्छ। वाह वाह, त्यस्तै गरी अर्को मुक्तक राख्छु यहाँ तपाईँहरूमा। आज हामीलाई लेखी पठाउनु भएको छ मुक्तक, गङ्गा जीएम बर्दियालीले भैँसापुर बर्दिया हाल चाहिँ साउथबाट भनेर लेख्नु भएको छ। के हुन्थ्यो होला संसारमा माया नभएको भए, मुकेशजी के हुन्थ्यो होला संसारमा माया नभएको भए, हामीले लिने हावा दायाँ बायाँ नभएको भए। के हुन्थ्यो होला संसारमा माया नभएको भए, हामीले लिने हावा दायाँ बायाँ नभएको भए, सोच्नेले के सोच्थ्यो होला सुनसान रातमा, सोच्नेले के सोच्थ्यो होला सुनसान रातमा, चाँदको चाँदनीसँग छाया नभएको भए, के हुन्थ्यो होला संसारमा माया नभएको भए। वाह वाह वाह, हृदयबाटै आभार व्यक्त गर्न चाहे यो सुन्दर सुन्दर सुन्दर पंक्तिहरूको लागि। गङ्गाजी एम बर्दियालीजीलाई सम्झँदै गर्नुहोला भन्न पनि चाहे, पक्का पनि कार्यक्रम सुन्नुहोला। त्यस्तै गरी अर्को मुक्तक लेख्नु भएको छ गुरुप्रसाद कुमल, कुमाल हुनुहुन्छ बुलबुल उहाँको उपनाम, मुक्तक लेख्नु भएको छ। लाग्छ तिम्रो नियति खराब छ, लाग्छ तिम्रो नियति खराब छ, सोरै आना आदत खराब छ, तिमी मात्र बिग्रिएको भन्दिन, तिमी मात्र बिग्रिएको भन्दिन, यो दुनिया जगत खराब छ। लाग्छ तिम्रो नियत खराब छ, सोरै आना आदत खराब छ। गुरुप्रसादजीले देउखुरी दाङ र हाल बुटोलबाट हामीलाई यो मुक्तक पठाउनु भयो, लाग्छ कार्यक्रम सुन्दै हुनुहुन्छ होला। त्यस्तै गरी यहाँनिर मुक्तक लेख्नु भएको छ साथीले, तर नाम लेख्नु भएको छैन, मैले नाम नलेखेका मुक्तकहरूलाई चाहिँ वाचन गर्दिनँ, कृपया आगामी श्रृङ्खलाहरूमा नाम लेख्नु होला, यो विन्ती गर्न चाहे तपाईँहरूको लागि। कृष्ण साउथ झरना हुनुहुन्छ अछामबाट र हाल बिरानो सहर भारतबाट मुक्तक लेखि पठाउनु भएको छ, म राख्छु तपाईँहरू माझ अब यसरी। आकाश र धरतीको कहानी छ यहाँ, आकाश र धरतीको कहानी छ यहाँ, कहिल्यै नसुक्ने मूल जस्तै पानी छ यहाँ, आकाश र धरतीको कहानी छ यहाँ, पानी जस्तै आँखामा आँसु बगिरहेछ, पानी जस्तै आँखामा आँसु बगिरहेछ, कल्पनामै नौलो बिहानी छ यहाँ, आकाश र धरतीको कहानी छ यहाँ, कहिल्यै नसुक्ने मूल जस्तै पानी छ यहाँ। अर्को मुक्तक राख्छु स्याङ्जाका मित्रको, परजित कुँवर हुनुहुन्छ थुम्पोखरा आठ स्याङ्जा बायाँ खोला सिक्रे भनेर लेख्नु भएको छ। हारमा जित कसरी हुन्छ, पराई मित कसरी हुन्छ, हारमा जित कसरी हुन्छ, पराई मित कसरी हुन्छ, सोच्छ मान्छे टुटेसी नाता, जब नाता टुट्छ त्यसपछि मात्र मान्छेले सोच्छ, सोच्छ मान्छे टुटेसी नाता, अमर प्रीत कसरी हुन्छ, हारमा जित कसरी हुन्छ, पराई मित कसरी हुन्छ। वाह, अवश्य पछि जब सम्बन्धको टुङ्गो लागिसकेको हुन्छ त्यसपछि मात्र मान्छेहरू सोच्छन् यो अमर प्रीत कसरी हुन्छ भनेर, जब सम्बन्ध रहिरहेको हुन्छ तब त्यो सम्बन्धको वास्ता नगरेको अवस्था हुन्छ, जब सम्बन्ध टुङ्गिन्छ त्यसपछि मात्र त्यो सम्बन्धको बारेमा खोजी गरेको पाइएको छ धेरै ठाउँहरूमा, र यी मुक्तका पङ्क्तिहरूले पनि यस्तै यस्तै भन्दै थिए। त्यस्तै गरी अर्को मुक्तक राख्छु राजीव जीसी सङ्घर्षी बागलुङ एघार हाल दुबईबाट मुक्तक लेखि पठाउनु भएको छ। मनको आँधी थाम्नै गाह्रो आशको दियो बल छ र खै, मनको आँधी थाम्नै गाह्रो आशको दियो बल छ र खै, अझै कति बिहोसीमा जिन्दगी यो ढल्छ र खोइ, मनको आँधी थाम्नै गाह्रो आशको दियो बल छ र खोइ, फर्किएर नआउनेको बाटो हेर्दै मुर्चाएर, फर्किएर नआउनेको बाटो हेर्दै मुर्छाएर, पर्खाइमा कतिन्जेल सास अब चल्छ र खोइ, मनको आँधी थाम्नै गाह्रो आशको दियो बल छ र खै। र आजको लागि लगभग लगभग अन्तिम मुक्त लिन चाहन्छु तपाईँहरू माझ। युवराज खतिवडाले हामीलाई बुधबारे आठ झापा नेपाल हाल युएई दुबईबाट मुक्तक लेखेर पठाउनु भएको छ, म तपाईँ सम्पूर्ण माझ राख्न चाहन्छु यसरी। मुटु र पत्थर नचिन्ने जालीहरूको सहरमा, मुटु र पत्थर नचिन्ने जालीहरूको सहरमा, दिलै घोच्ने तीखो सियो फालीहरूको सहरमा, मुटु र पत्थर नचिन्ने जालीहरूको सहरमा, ए भगवान भनिदेऊ म कसरी बाँच्न सक्छु, ए भगवान भनिदेऊ म कसरी बाँच्न सक्छु, फुल र काँडा नचिन्ने मालीहरूको सहरमा, मुटु र पत्थर नचिन्ने जालीहरूको सहरमा। वाह युवराजी, तपाईँप्रति निकै आभार व्यक्त गर्न चाहे, मुटु र पत्थर नचिन्ने जालीहरूको सहरमा निकै आभार व्यक्त गर्न चाहे युवराज खतिवडाजीलाई यी सुन्दर पंक्तिहरूको लागि। र मित्रहरू लगभग लगभग 40 मुक्तक थिए आजको श्रृङ्खलामा, मैले नाम नलेखिएका अनि रोमनमा लेखिएका मुक्तकहरूलाई कार्यक्रममा समावेश गर्न सकिनँ, यसैले तपाईँले मुक्तक पठाउँदा कृपया विन्ती गर्छु नेपालीमा लेखेर पठाइदिनु होला, नेपालीमा लेखेर पठाउनु भयो भने सजिलो हुन्छ। यदि रोमनमा लेख्नुहुन्छ भने तपाईँले हामीलाई इनबक्समा म्यासेज गरिदिनु होला, हामी त्यताबाट ट्रान्सलेट गरेर तपाईँको मुक्तकहरूलाई कार्यक्रममा वाचन गर्नेछौँ। र साथीहरूको मुक्तक मैले वाचन गरिनँ जजसको, कृपया अन्यथा नसोच्नु होला, समयको अभावले गर्दा वाचन नगरेको हुँ। र अन्य श्रृङ्खलामा तपाईँहरूको मुक्तकलाई जोड्ने नै छु भन्न चाहन्छु। र कार्यक्रम सुनेर ज जसले साथ दिनुभयो उहाँहरूप्रति हृदयबाट आभार व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा आफ्नो सहभागिता जनाउने, चाहे त्यो फोन गरेर होस्, चाहे हाम्रो फेसबुकको कमेन्ट बक्समा मुक्तक पठाएर हो, त्यो साथ दिने साथीहरूलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु। र अब भने छुट्नुपर्ने हुन्छ तपाईँहरूमाझ। छुट्नुभन्दा अगाडि कार्यक्रमलाई हाम्रो ब्लगहरूबाट राखिदिने साथीहरूको नामलाई लिन चाहन्छु। रामशरण श्रेष्ठ हुनुहुन्छ www.chisapaninepal.blogspot.com, मोहन बिहानी www.mohanbihani.blogspot.com, यम थापा सङ्गम हुनुहुन्छ www.butolonline.com, त्यस्तै गरी आशिष दनाई हुनुहुन्छ www.ashishdanai.com.np, radiodevdaha.blogspot.com, www.merorapako.blogspot.com, यी सम्पूर्ण वेबसाइट ब्लग स्पोर्टबाट कार्यक्रम राखेर साथ दिने तपाईँ सम्पूर्णलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु। र कार्यक्रमको उत्तर प्रगतिको लागि सदा खटिरहने प्राविधिक कुशल मित्र मुकेशलाई हृदयबाट आभार व्यक्त गर्दै आवाजबाट म युवराज लामी छाने प्रदीप पनि ओजी लिन चाहन्छु। हस्त नमस्कार, शुभरात्रि, शुभ सपन। माया अन्तै साटी छे वैगुनीले, बिना सितै ढाटी छे वैगुनीले, माया अन्तै साटी छे वैगुनीले, बिना सितै ढाटी छे वैगुनीले। हो तिमीलाई जम्बरी सात साथ दिन्छु भनी काचो डोरी बाती छे बैगुनी अन्तै माया साथी छे बैगुनी बिना सितै ढाटी छे बैगुनी बैगुनी ले